पुरानो हुँदैन माया, यो निकै नै सुमधुर साङ्गीतिक आवाज सँगसँगै आज पनि शुभरात्रि आइसकेको छ। प्राविधिक मित्र हुनुहुन्छ उदय, अनि तपाईँसँग कुराकानी गर्नको लागि म उपस्थित भइसकेको छु अमृत। कार्यक्रम शुभरात्रि आउने गर्छ हरेक दिन 10 बजे पछाडि, लगभग हामी 11 बजीसम्म उपस्थित हुने गर्छौँ, र यो समयमा हामी तपाईँका प्रतिभाहरूलाई सँगै समेट्ने प्रयास गरिराखेका छौँ। र तपाईँ 0465 380 362 नम्बरमा आउन सक्नुहुन्छ, अनि आफ्ना साथी सङ्घीहरूलाई सम्झना अनि समर्पण छान्न सक्नुहुन्छ। सुरुवातमै कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ भन्ने इसारा हाम्रो उदयजीले दिइराख्नु भएको छ। कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर, ल नमस्ते। हजुर नमस्ते। नमस्ते हजुर, कहाँदेखि बोल्नुभयो? गोर्खाबाट विनोद शाह। गोर्खाबाट विनोद शाह, हजुर। विनोदजीको फोन चाहिँ एकदमै लाग्छ है कार्यक्रममा। एकदम माया गर्नुहुन्छ, धेरै खुसी लाग्छ विनोदजी। अनि के गर्दै हुनुहुन्छ यतिखेर? सुन्दै बस्नु भएको छ है। अनि निन्द्रा लागेको छैन विनोदजीलाई? छैन, किन हो त नि? थाहा भएन हो, किन हो त्यस्तो थाहा नभएको विनोदजी? हजुर। अनि आज कार्यक्रम शुभरात्रिमा छौँ, के सुनाउनुहुन्छ तपाईँ? कस्तो खाले गीत सुनाउनुहुन्छ? आधुनिक गीत हुन्छ, सुरु गर्नुहोस् है त। म कहिले हाँसेको थिए मेरो सामु तिमी रुदा, किन त्यसै गाली गर्छु बाध्यतामा टाढा हुँदा। म कहिले हाँसेको थिए मेरो सामु तिमी रुदा, किन त्यसै गाली गर्छु बाध्यतामा टाढा हुँदा। म कहिले हाँसेको थिए तिमीबाट टाढा हुनु, मलाई कसैको गर्थ्यो तिमीलाई साथ दिन्थे, जन्म नाता टुट्ने डर्थ्यो। तिमीबाट टाढा हुनु मलाई कसैको गर्थ्यो, तिमीलाई साथ दिन्थे जन्म नाता टुट्ने डर्थ्यो। हाँसेर बोलिदेऊ मैले कहीँ भेट हुँदा, किन त्यसै गाली गर्छु बाध्यतामा टाढा हुँदा। म कहिले हाँसेको थिएँ, म कहिले हाँसेको थिएँ विनोदजी है। हजुर। अनि अन्त्यमा सम्झनुहोस् आफ्नो साथी सङ्घीहरूलाई। मेरो साथीहरू होइन, नवीन गुरुङ, निरु गुरुङ, इर्फान गुरुङ, प्रदीप गुरुङ, सल्ला गुरुङ, अनि त्यसपछि निशाना भयो अन्जु ढकाल, अनि सुषमा भण्डारी, समीर घिमिरे, अनि मेरो वासना ठगरी, अनि त्यसपछि मेरो भाइ बहिनीहरू सबैलाई मिस गराएको छु भन्न चाहन्छु होइन। हुन्छ विनोदजी, हामी छुट्यौँ है त। ओके, गुड नाइट। हुन्छ, नमस्ते। विनोदजी हुनुहुन्थ्यो गोर्खाबाट हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो। 0465 380 362 को यो लाइन फेरि पनि खुल्ला भइसकेको छ। कार्यक्रम शुभरात्रिमा शुभरात्रिलाई सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz र इन्टरनेट अनलाइनको रेडियो बन्दीपुर .org मार्फत हामीलाई सँगै एकैसाथ सुनिराख्नु भएको छ। कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर, हेलो नमस्ते। कहाँदेखि बोल्नुभयो? तनहुसुरबाट सङ्गीता। सङ्गीता पछाडि के होला नि? सङ्गीता गुरुङ। तनहुसुर कुन ठाउँबाट हो? तनहुसुरबाट भन्नुभएको थियो तपाईँको रेडियो, त्यो पछाडिको चाहिँ अफ गरिदिनु होला है। अनि सङ्गीताजी के गर्नुहुन्छ नि तपाईँ? सुत्नु भएको छ नि यति राति भइसक्दा पनि? हजुर, ए एफएम सुन्दै बस्नु भएको हो? हजुर। कुन चाहिँ एफएम नि? सङ्गीताजी, हजुर। अनि आज शुभरात्रिमा छौँ, के सुनाउनुहुन्छ? गीत सुनाउने हो तपाईँ पनि? हजुर, गीत सुनाउने हो तपाईँ पनि? हजुर। ल सुरु गर्नुहोस्। देखेर छोरा पनि हिँड्छन् चोरी चोरी, बल्ला पो पिर पर्न थाल्यो, यसाई हो राघर यस्तो बनेको, बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको, बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको। यति नै बाउ चाहिँ नै गतिलो छैनौ, के मान्थ्यो छोराले भनेको है। अनि छोरीले चाहिँ के नि बुझ्नु भएको छैन है? हुन्छ, अन्त्यमा सम्झनुहोस् आफ्ना साथी अनि सङ्गीहरूलाई। हजुर, धन्यवाद। हाम्रो उदयजी हुनुहुन्छ। हुन्छ सङ्गीताजी, हामी छुट्टिन्छौँ है त। धनुषुरबाट हुनुहुन्थ्यो सङ्गीता गुरुङजी हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो। 0635 580 362 यो नम्बर एकदमै खुल्ला भइसकेको छ। फेरि पनि कार्यक्रम हर्षवरात्रि जहाँ तपाईँकै प्रतिभाहरूलाई समेटिने गर्छन् र सँगै आफ्ना साथी अनि सङ्गीहरूलाई पनि आफ्ना सन्देश आफ्ना सम्झना समर्पणहरू छान्न सक्नुहुन्छ कार्यक्रम शुभरात्रिमा। कोही साथी फेरि पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्ते। नमस्कार। हजुर, कहाँदेखिको बोल्नुभयो? तनहुँतिरको देवघाट हो कि चितवनतिरको? तनहुँको है। अनि के गर्नुहुन्छ देवघाटमा? तपाईँको रेडियो सेट चाहिँ अफ गरिदिनुहोस् है। एकदम फिडब्याक आइराखेको छ है पछाडिको आवाजबाट। अनि अस्मिजी, के गर्नुहुन्छ देवघाटमा? कतिमा? कहाँ? स्कुलमा? त स्कुलमै पढ्ने हो सबैजना है। अनि कुन स्कुलमा पढ्नुहुन्छ भन्न खोजेको मैले? भिरकुटी। अनि कस्तो चलिरहेको छ पढाइ? राम्रै हो, नराम्रो भएको छैन? त्यस्तो नगर्नु होला है। अनि अस्मिजी, कतिको सुन्नुहुन्थ्यो कार्यक्रम शुभरात्रिलाई? एकदम आज फोन लागेको छ नि है। के सुनाउने के सुनाउने नि आज अस्मिजी? के सुनाउने नि आज? पहिला भन्छु पछि के हुन्छ है? लास्टमा गएर केही पनि नभन्ने हो। त्यस्तो झेली गर्न पाइँदैन नि त अस्मिजी। कहिले हो पछि पछि भनेको चाहिँ? लास्ट लास्टमा हो, 11 बज्ने बेलामा ए अर्कोचोटिमा हो। म त पछि पछि भन्दाखेरि 11 बज्ने बेला बेलामा चाहिँ भन्नुहुन्छ कि भनेको। अर्कोचोटि है, भोलि भोलि आउनुहोस् है त आफ्नो प्रतिभा अनि आफ्नो सिर्जनाहरूको साथमा। अहिले भने हामी तपाईँसँग छुट्यौँ है त। हामी केही पनि नसुनाउनेलाई त सम्झना पनि नदिने भनेका छौँ है। साँच्ची हुन्छ अस्मिजी, हामी छुट्यौँ है त। हस् नमस्कार अस्मिजी हुनुहुन्थ्यो देवघाटबाट, रमाइलो कुराकानी भयो। र साथीहरू, आज हाम्रो नयाँ नियम पनि लागु भइसकेको छ, केही पनि नसुनाउने साथीहरूलाई, केही पनि नभन्ने साथीहरूलाई चाहिँ हामी यहाँ सम्झन अनि समर्पण पनि गर्ने अवसर आज दिने छैनौँ। कोही साथी हाम्रो सम्पर्कमा आउने तयारीमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ उहाँलाई हामी एकैछिन पछाडि स्वागत गर्नेछौँ। उदयजी एउटा गीत बजाउने, साथी लिने अनि गीत सुन्ने भन्नुभएको छ उदयजीले। कहाँदेखिको हुनुहुन्छ त? हेलो नमस्ते। हेलो दाइ नमस्ते। नमस्ते, कहाँदेखिको बोल्नुभयो? म बागलुङको तारहलादेखि पूजा हो। बागलुङबाट पूजा? हजुर हजुर। पूजाजी? हजुर। कतिको पूजा गर्नुहुन्छ नि? नाम मात्रै हो। नाम मात्रै हो? हजुर। नाम अनुसारको काम हुँदैन? नै हुँदैन। लौ न, त्यस्तो गर्नु भएन नि। पूजाले पूजा गरेन भन्दा झन् अरूले चाहिँ के चाहिँ गर्लान् है? होइन, नाम भए पनि त्यही कामहरू गर्दैन नि त। ठिकै छ, अनि पूजाजी के गर्दै हुनुहुन्छ यतिखेर? कार्यक्रम सुनेर बसिरा। योभन्दा अगाडि? योभन्दा अगाडि होमवर्क गरेर बसेको थिएँ, त्यसपछि कार्यक्रम आएर सुन्न लागेको। अनि आज के सुनाउने पूजाजीले? म गीत सुनाउँछु। गीत सुनाउनुहुन्छ है? हजुर। हुन्छ, सुरु गर्नुहोस्। सुरु गरौँ। हस्। मर्ने कसैलाई रहर हुँदैन, मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रार हुँदैन, तर नमरेको प्रार हुँदैन, पाबेर जाओ कुन्थ जाओ, पाबेर जाओ कुन्थ जाओ, मान्छे नमर्ने सहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन, हुँदैन मान्छे मात्रै न जाति, दैव पनि रहेछ पक्षपाती, हुँदैन मान्छे मात्रै न जाति, दैव पनि रहेछ पक्षपाती, दैव पनि रहेछ पक्षपाती, कपिल नै पानी त सर्छ कहिले, कपिल नै पानी त सर्छ कहिले, सधैँ सजिला सफर हुँदैन, सधैँ सजिला सफर हुँदैन, मर्ने कसैलाई मर्ने कसैलाई रहर हुँदैन। पूजाजी, साँच्चै नै कसैलाई पनि रहर हुँदैन है, मर्ने चाहिँ बाँच्ने नि, बाँच्ने बाँच्ने त रहर हुन्छ है। अनि पूजाजी निकै मिठो गीत गाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अन्त्यमा सम्झनुहोस् फर्स्ट अफ अल तपाईँको लागि, त्यसपछि टेक्निसियन दादा र बन्दीपुर होल युनिटको लागि, र मेरो साथीहरूमा भन्नु पर्दा सीता बुधा, मनिषा बुधा, जुनु परियार, मिथुन गर्ती, गोर्खा गर्ती, कृष्ण, दिनेश, टिका, न्युरी लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै बिदा हुन्छु। बुबाई। हस् बुबाई। पूजाजी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा। उदयजीले ब्याकग्राउन्डमा एउटा गीत छाडिसक्नु भएको छ, हामी यो गीतलाई सुन्छौँ अनि आउँछौँ है त एकैछिन पछाडि। Thank you. हजार जुनी समय यस्तै यस्तै यो गीत थियो हाम्रो प्राविधिक मित्र उदयजीको रोचाइमा रहेको थियो यो गीत सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz अनि इन्टरनेट अनलाइनको रेडियो बन्दीपुर .org मार्फत हामीलाई सँगै एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रमहरू शुभरात्रि आउने गर्छौँ हामी हरेक दिन राति 10 बजे पछाडि लगभग 11 बजीसम्म हामी उपस्थित हुने गर्छौँ र यो समयमा हामी तपाईँकै प्रतिभाहरूलाई समेटिराखेका छौँ सँगै हामी तपाईँका सँगै साथीहरूलाई सम्झना समर्पण अनि केही भन्नु छ केही पुर्याउनु छ भने हामी तपाईँका ती साथी सङ्गीहरूलाई हामी हाम्रो यस कार्यक्रमबाट त्यहाँसम्म पुर्याउनका लागि प्रयास गर्नेछौँ कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर हेलो नमस्ते नमस्ते दा कहाँदेखि को बोल्नुभयो म स्याङ्जाबाट स्याङ्जाबाट तपाईँको शुभ नाम सरु सरुजी के छ नि हालखबर ठिकै भन्नुभएछ एकदम ठिकठाक छ है तपाईँको अनि के गर्दै हुनुहुन्छ नि सरुजी यतिखेर अहिले त प्रोग्राम सुन्दै बस्दै यसभन्दा अगाडि नि यसभन्दा अगाडि चाहिँ पढिरहेको थिएँ पढिराख्नु भएको थियो है अनि के सुनाउने आज सरुजीले के सुनाउने आज शुभरात्रिमा तपाईँले गजल भन्ने हो आज मुक्तक चाहिँ नभन्ने आज यो गजल चाहिँ स्पेशल चाहिँ यो प्रोग्रामको लागि छ है अहा हुन्छ हुन्छ सुरु गर्नुस् त के सुरु गर्छ प्रतिभा हजुरसँग देखाउ कि लुकाउ प्रतिभा हजुरसँग देखाउ कि लुकाउ वेदना मनको बाधाउ कि फुकाउ प्रतिभा हजुरसँग देखाउँ कि लुकाउँ वेदना मनको बाँधौँ कि फुकाउँ पिँडा बिसाउने चौपारी भाछ पिँडा बिसाउने चौपारी भाछ मेरो लागि शुभरात्रि पिँडा बिसाउने चौपारी भाछ मेरो लागि शुभरात्रि सागर यो मायाको बगौँ कि सुकाउँ प्रतिभा हजुरसँग देखाउँ कि लुकाउँ धेरै बोल्दा उत्ताउले भन्दान् नबोले चाहिँ घुसखुसेरे धेरै बोल्दा उत्ताउली भन्दान् नबोले चाहिँ घुसखुसेरे हजुरको अघि शिर फाडो पारौँ कि झुकाउँ प्रतिभा हजुरसँग देखाउँ कि दुखाउँ सुम्पिएर हजुरलाई जिम्मा खुसी राख्ने दुखी राख्ने सुम्पिएर हजुरलाई जिम्मा खुसी राख्ने दुखी राख्ने यो निर्णयमा मैले मन खुसी पारौँ कि दुखाउँ प्रतिभा हजुरसँग देखाउँ कि लुकाउँ वेदना मनको यो बाँधौँ कि फुकाउँ हजुरको अघि शिर ढाडो पारौँ कि झुकाउँ यो निर्णयमा मैले खुसी मन पारौँ कि दुखाउँ थ्याङ्क यू वाह वाह वाह माने तपाईँले सरुची मैले निकै मिठो गजल सुनाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ अनि सरुजी हजुर अनि अब चाहिँ अर्को सुनाउने कि नसुनाउने मुक्तक सुनाउने है हुन्छ सुनाउ न त तपाईँको अर्को पनि मुक्तक है म बाघी आधा जीवन जिउनुको के अर्थ म बाघी आधा जीवन जिउनुको के अर्थ ध्वजा ध्वजा फाटेको मन सिउनुको के अर्थ बिस नै भएको छ जिन्दगी सारा आँसु नै जिउने सहारा बिस नै भएको छ जिन्दगी सारा जीवन नै आँसु नै जिउने सहारा घरिघरि देखावटी अमृत पिउनुको के अर्थ म बाघी आधा जीवन जिउनुको के अर्थ ध्वजा ध्वजा फाटेको मन सिउनुको के अर्थ थ्याङ्क यू निकै मिठो मुक्तक सुनाउनु भयो यो पनि त्यसका लागि धेरै धेरै धन्यवाद अन्त्यमा सम्झनुहोस् आफ्ना साथी अनि सङ्गीहरूलाई फर्स्ट अफ अल हजुरको लागि हजुर धन्यवाद अनि टेक्निसियन दाको लागि र यति बेला जसले एफएम चिन्न गरेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि अनि मलाई सरु अगाडि भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ सरुजी हामी छुट्टिन्छौँ है त हुन्छ नमस्कार स्याङ्जाबाट सरुजी हुनुहुन्थ्यो सरुजीले निकै मिठो मिठो एउटा गजल अनि मुक्तक सुनाएर गइसक्नु भएको छ। तपाईँसँग पनि यस्तै यस्तै गजल मुक्तक चुटकिला या अन्य कुनै विधाको सृजनाहरू त्यसै गरी तपाईँसँग आफूमा भएका कला गला प्रस्तुत गर्न चाहनुहुन्छ भने 0465 8362 यो नम्बर डायल गर्नुहोला। तपाईँ यस नम्बरमा आइसके पछाडि हामीसँग तपाईँले आफ्ना प्रतिभाहरू राख्न सक्नुहुन्छ, तपाईँले आफ्ना प्रतिभाहरू देखाउन सक्नुहुन्छ, सँगै आफ्ना साथी सङ्गीहरूलाई सम्झना समर्पण अनि सन्देश पनि छान्न सक्नुहुन्छ। कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर? हेलो नमस्ते। हेलो नमस्ते। अलि बिस्तारै बोल्नु भयो कि अझ अलि साह्रै बोलिदिनुहोस् न। नमस्ते, कहाँदेखि को बोल्नु भयो? नजिकैबाट भएर चाहिँ अलिक बिस्तारै बोल्नु भएको होइन है, टाढा टाढाको साथीहरू कति चर्को बोल्नुहुन्छ, तपाईँ चाहिँ नजिकैबाट सुनिहालिन्छ नि भनेर चाहिँ अलिक बिस्तारै बोल्नु भएको जस्तो लाग्यो नि त। भोइस नै यति नै हो। फुल भोलाममा बोल्नु भएको हो? फुल भोलाममा बोल्नु भएको हो तपाईँ? होइन है, अनि त्यसपछि अलिक बढाउनुहोस् न त आफ्नो भोलमलाई है। अनि तपाईँको शुभ नाम के भन्नुभएको थियो? मैले त बिर्सेँ। सरिता नेपाली। बन्दीपुरको कुन ठाउँबाट होला? अनि के गर्नुहुन्छ नि सरिताजी? पढ्दै हुनुहुन्छ? कतिमा पढ्दै हुनुहुन्छ? तपाईँको त्यो पछाडिको रेडियो चाहिँ अफ गरिदिनुहोस् न। तपाईँको एकदमै फिडब्याक आइराखेको छ, प्लिज त्यसलाई बन्द गरिदिनुहोस् है। गरिसक्नुभयो? खै मलाई त बन्द गर्नुभयो जस्तो लाग्दैन त। सरिताजी आज के सुनाउने तपाईँ? आज के सुनाउने तपाईँ शुभरात्रिमा? केही पनि नसुनाउने हो? हुन्छ, त्यसो भए अर्को दिनमा चाहिँ केही सुनाउने गरी आउनुहोला। अहिले भने हामी तपाईँसँग छुट्यौँ है त। हस् नमस्ते पूजा, होइन कि सरिताजी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा बन्दीपुरबाट यतिखेर चाहिँ, र 0465 8362 यो नम्बरमा फेरि पनि तपाईँ आउन सक्नुहुन्छ र आफ्नो प्रतिभाहरू सुन्न अनि सुनाउन सक्नुहुन्छ तपाईँ यो नम्बरमा आइसके पछाडि चाहिँ। कार्यक्रम शुभरात्रि हामी रहिराखेका छौँ, शुभरात्रिमा हामी दुईजना छौँ। यतिखेर प्राविधिक मित्र हुनुहुन्छ उदयजी, अनि तपाईँसँग भलाखुसारी गर्न, तपाईँसँग रमाइलो गर्नका लागि म रहेको समृत। कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर? हेलो नमस्ते। हेलो नमस्कार दादा। हजुर, कहाँदेखि को बोल्नुभयो? कुलगाउँबाट जुनुकुरुङ। कति छिटो भन्नुभएको है जुनाजी, जुनु भन्नुभयो है? हजुर जुनु। अनि के गर्दै हुनुहुन्छ नि तपाईँ? बसी बसाइ मात्रै पढ्नुहुन्न तपाईँ? बस्नुहुन्छ। तपाईँ रेकर्ड गर्नुभएको छ? रेकर्ड गर्नुभएको हो पछाडि? होइन रे, तपाईँ यस्तो झुटो बोल्नुहुन्छ। तपाईँले झुटो बोल्नु भए जस्तो छ नि त। अनि जुनुजी, अनि आज के सुनाउने? छोटो गीत सुनाउने हो? हुन्छ, सुरु गर्नुहोस्। मेरो संसार म आफै सजाउँछु, गाडा होइन फुल सँगै रमाउँछु। मेरो संसार म आफै सजाउँछु, गाडा होइन फुल सँगै रमाउँछु। हिमाल पारी फोड गति दिन्छौ निरमाया मुटु फित्र चोट, गति दिन्छौ निरमाया मुटु फित्र चोट। फुफो मलाई जवाब छैन कालालाई ओ खति, फिर्मा जाने गाईलाई हजुर गाधा हालो कसरी। फुफो मलाई जवाब छैन कालालाई ओ खति, फिर्मा जाने गाईलाई हजुर गाधा हालो कसरी। तिम्रो बाटो म छेकिन सक्दैन तिमी बिना म एक्लो हुँदैन हिमाल पारी फोड कति दिन्छौ निरमाया मुटु फित्र जोड सँगै पछि कसम खाको तोडी दियो नि विश्वास गर्ने ठाउँ अब कहाँ रह्यो नि सँगै पछि कसम खाको तोडी दियो नि विश्वास गर्ने ठाउँ अब कहाँ रह्यो नि मेरो संसार म आफै सजाउँछु गाडा होइन फुल सँगै रमाउँछु हिमाल पारी फोट गति दिन्छौ निरमाया मुटु फित्र जोड गति दिन्छौ निरमाया मुटु फित्र जोड यति नै हो दादा हिमाल पारी भोट कति दिन्छौ निरमाया मुटु भित्र सोट निकै मिठो गीत है अनि अन्त्यमा सम्झनुहोस् तपाईँका साथी अनि सङ्गीहरूलाई सरोना हजुरका लागि हजुर धन्यवाद अनि टेक्निकलमा बस्नुहुने दादाका लागि अनि मेरो दिदीका मेरो दिदी पवित्रका लागि अनि मेरो बुवा आमा अनि मलाई चिन्नु भनेर चिन्नुहुने सम्पूर्ण सम्पूर्ण लोकलाई सुनाउन चाहन्छु दादा हुन्छ हामी छुट्टिन्छौँ है त अहिले जुनुजी हवस् नमस्कार जुनुजी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा यतिखेर एउटा साङ्गीतिक आवाज बजाडी पछाडि बजिसकेको छ हाम्रो उदयजीले बजाइसक्नु भएको छ हुन्छ हामी यो गीतलाई अगाडि छोड्छौँ त्यस पछाडिको बाँकी समयमा हामी फेरि पनि उपस्थित हुने नै छौँ कार्यक्रम शुभरात्रि सुन्दै गर्नुहोला जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई यो गजल गीतसँगै फेरि पनि हार्दिक स्वागत छ कार्यक्रम शुभरात्रिमा सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz र त्यसै गरी इन्टरनेट अनलाइनको रेडियो बन्दीपुर .org मार्फत सुनिराख्नु भएको छ हामीलाई प्राविधिक मित्र उदयजी हुनुहुन्छ यतिखेर अनि तपाईँ सँगै रहेको छु अमृत कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर हेलो नमस्ते तिमी मनमा लाली गुराँस फुलिरास भनै भरि तिमी मनमा लाली गुराँस फुलिरहेछ भनैभरि कहिलेकाहीँ त यस्तो लाग्छ उडी आऊ कि हावासरी कहिलेकाहीँ त यस्तो लाग्छ उडी आऊ कि हावासरी पानी बनी बगी आऊ कि बास्ना बनी छर्दै आऊ पानी बनी बगी आऊ कि बास्ना बनी छर्दै आऊ कहिलेकाहीँ त यस्तो लाग्छ तिमी नै हो स्वर्ग लुक्की परी कहिलेकाहीँ त यस्तो लाग्छ तिमी नै हो स्वर्ग लुक्की परी नमस्ते दादा नमस्ते मिठो मुक्तसँगै आउनु भएको छ तपाईँको शुभ नाम बागलुङदेखिको होला दादा बागलुङबाटको होला है मैले त चिनिसकेँ तर हाम्रो साथीहरूले चाहिँ अलिकति तपाईँलाई चिन्नु भएको छैन तपाईँको आफ्नो नाम आफ्नै मुखबाट भनिदिनु भयो भने झन् राम्रो हुने थियो कि हो रे दादा अहँ बागलुङबाट म कुश गुरुङ कुश गुरुङ है मैले भन्दै थिएँ है अनि कुशजी हजुर निकै मिठो मुक्तक सुनाउनु भयो म तपाईँको मुक्तक सुन्दा यति लठ हुन्छ कि यति लठ हुन्छ कि है फेरि पनि सुरु गरौँ न त अर्को मुक्तक मुक्तक भनौँ कि गजल भनौँ त दादा गजल सुनौँ है त आज गजल सुनाउँछु है त दादा हस् ल सुरु गर्छु है त दादा हस् सुरु गर्नुहोस् सुखो माया मिठो बोली व्यवहार गरिदिन्छु सुखो माया मिठो बोली व्यवहार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु घर गहना सुनचारी के नै हो र हिरामोटी गरगहना सुनचाली के नै हो र हीरा मोती रेत भरी सुन्दर नै उपहार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु डोलीले आएर यही माघ महिनामा डोलीले आएर यही माघ महिनामा सधैँ तिम्रो जिन्दगीमा अधिकार गरिदिन्छु रेत भरी सुन्दर नै उपहार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु हुन्छ भने मिलन हाम्रो पक्कै यो जन्ममा हुन्छ भने मिलन हाम्रो पक्कै यो जन्ममा बिरहदेखि परिवार तिरस्कार गरिदिन्छु सधैँ तिम्रो जिन्दगीमा उपहार गरिदिन्छु रेत भरि सुन्दर नै उपहार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु सुखो माया मिठो बोली व्यवहार गरिदिन्छु गरगहना सुनचारी के नै हो र इरामती रेत भरि सुन्दर नै उपहार गरिदिन्छु हाँसी खुसी संयोजनी प्यार गरिदिन्छु सुखु माया मिठो बोली व्यवहार गरिदिन्छु यति दादा निकै मिठो गजल कुसिम हजुर निकै सुन्दर लेख्नुहुन्छ आफ्ना सृजनाहरू अनि त्यसै गरी एकदम मिठास शैलीमा सुनाउनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद छ खुसी अन्त्यमा सम्झनुहोस् है आफ्ना साथी अनि सङ्गीहरूलाई फर्स्ट अफ अल त तपाईँलाई हजुर धन्यवाद अनि टेक्निसियनमा रहनुभएको उडे दादाको लागि अनि मलाई कुश गुरुङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि अनि मेरो स्पेसल सुषमा गुरुङको लागि हजुर सुषमा गुरुङजीले पक्कै पनि सुन्दै हुनुहुन्छ होला तपाईँको सुषमाले अनि अरू छ कि यति नै छ दादा अझै छ हजुर ल भन्नुहोस् गजल भनौँ कि मुक्तक मुक्तक मुक्तक सुनौ है त अब मुक्तक हजुर ल म मुक्तक सुरु गर्छु है त हजुर देश विकासमा नयाँ विज्ञान पलाउनेलाई सलाम छ मेरो देश विकासमा नयाँ विज्ञान पलाउनेलाई सलाम छ मेरो 238 वर्ष राज गर्ने राजतन्त्र ढलाउनेलाई सलाम छ मेरो 238 वर्ष राज गर्ने राजतन्त्र ढलाउनेलाई सलाम छ मेरो विद्रोहको आँधीहुरी लोकतन्त्रको नारासँगै उठ्छ जब यहाँ विद्रोहको आँधीहुरी लोकतन्त्रको नारासँगै उठ्छ जब यहाँ प्राणको आहुति दिई लोकतन्त्र ल्याउनेलाई सलाम छ मेरो 238 वर्ष राज गर्ने राजतन्त्र ढलाउनेलाई सलाम छ मेरो देश विकासमा नयाँ विज्ञान पलाउनेलाई सलाम छ मेरो यति दादा अनि सलाम छ तपाईँलाई मेरो तर्फबाट पनि यो सृजनाको लागि मुक्तको लागि अहिले पनि हामी तपाईँसँग छुट्यौँ है त हवस् नमस्कार कुशजी हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा दुईवटा मुक्तक अनि एउटा गजल सुनाएर गइसक्नु भएको छ र बिस्तारै यो पछिल्लो समयमा शुभरात्रि एकदमै साहित्यमय हुँदै गइराखेको छ एकदमै खुसी लागेको छ त्यसो त मुक्तक अनि गजलमा म पनि एकदमै रमाउने मान्छे तपाईँहरूको मुक्तक अनि गजल सुन्दा एकदम खुसी लागेको छ तपाईँहरूको मुक्तक अनि गजल सुन्न पाउँदाखेरि कोही साथी फेरि पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ यतिखेर हेलो नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्नुभयो गोर्खामा खत्रीटारदेखि कृष्ण सुनार कृष्ण सुनार खत्रीटारबाट गोर्खा है हजुर अनि कृष्णजी के गर्नुहुन्छ नि तपाईँ गोर्खामा ए म पढ्दैछु अहिले पढ्दै हुनुहुन्छ कतिमा पढ्दै हुनुहुन्छ नि अहिले 10 क्लासमा दादा 10 क्लासमा पढ्नु भएको छ नि कस्तो छ तयारी एसएलसी पनि नजिकै आउँदैछ है अहिले टेस्ट चल्दैछ राम्रै छ टेस्ट चल्दैछ सिद्धिने बेला भएन टेस्ट हिजो त के भर्खर सुरु भएको छ भर्खर सुरु भएको छ भने पछाडि भोलि के इक्जाम भोलि साइन्स साइन्सको इक्जाम कतिको सजिलो लाग्छ सजिलै लाग्छ एकदम सजिलो लाग्छ हो हजुर अनि आज शुभरात्रिमा के सुनाउने तपाईँले म एउटा छोटो मिठो गीत सुनाउने गीत सुनाउनुहुन्छ है हजुर हुन्छ सुरु गर्नुहोस् ल म सुरु गर्ने अनुमति चाहन्छु ओ त्यहाँ हेर मेरो तस्बिरमा फुलमाला लगाई भित्तामा टाँसेको छन् ओ त्यहाँ हेर मेरो तस्बिरमा फुलमाला लगाई भित्तामा टाँसेको छन् मनको आँखाले हेर सबको मनभित्र मेरो मायालाई सम्हाली साँचेको छन् रोदै आएको थिएँ म सबलाई हँसाएर हाँसेर जाँदैछु म सबलाई रुवाएर रोदै आएको थिएँ म सबलाई हँसाएर हाँसेर जाँदैछु म सबलाई रुवाएर ऊ त्यहाँ हेर आज आँखामा हेर मेरो आमाको मेरो मायालाई आँसुमा बगाकी आज आँखामा हेर मेरो आमाको मेरो मायालाई आँसुमा बगाकी छिन् मेरो लासलाई हेर मेरो आफन्तको दुई हातले मलाई जलाउँदैछन् रुँदै आएको थिएँ म सबलाई हँसाएर हाँसेर जाँदैछु म सबलाई रुवाएर ऊ त्यहाँ हेर र अन्त्यमा सम्झनुहोस् तपाईँका आफ्ना साथी अनि आफन्तहरूलाई सर्वप्रथम हजुरको लागि हजुर धन्यवाद अनि मेरो अमर काका अनि जीवन मामा अनि किरण सुनार अनि मलाई चिन्नु हुने नचिन्नु हुने सम्पूर्ण मेरो मनगुवा अनि विशेष गरी मेरो साथी सुमना अनि रूपा अनि सुरेन्द्र अनि सुरेश सम्पूर्णलाई हुन्छ हामी छुट्टिन्छौँ है त तपाईँसँग हुन्छ नमस्कार 65,562 लाइन फेरि पनि खुल्ला भइसकेको छ तपाईँ यो नम्बर डायल गर्न सक्नुहुन्छ आफ्ना मुक्तक भनौँ या आफ्ना सिर्जनाहरू रहेका छन् त्यसै गरी आफ्नो कला गला आफूसँग भएका कला गला आफ्ना केही सुनाउन चाहनुहुन्छ भने 65,562 यो नम्बर डायल गर्नुहोला अब भने हामी कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र जो जसले फोन गर्नुभयो आज फोन लाग्न सफल हुनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि भरपूर सहयोग गर्नुहुने मित्र उदयजीलाई पनि धेरै धेरै धन्यवाद छ र अन्तमा सम्झन चाहिँ हाम्रा एकदमै रेगुलर श्रोता विकास लम्साल जो उहाँले हामीबाट धेरै टाढा भएर पनि विदेशमा रहेर पनि हाम्रो कार्यक्रमलाई सुनिराख्नु भएको छ हाम्रो कार्यक्रम शुभरात्रीलाई एकदमै माया गरिराख्नु भएको छ धेरै मनपर्छ यो कार्यक्रम भन्दै हुनुहुन्छ उहाँको सल्लाह सुझावका लागि धेरै धेरै धन्यवाद छ सदैव हामी तपाईँको यस्तै साथ र सहयोगको अपेक्षा गर्दै आजको कार्यक्रमबाट भने म तपाईँकी हरपलको सहयात्री अमृत बिदा हुन्छु हस्त नमस्कार